बिना कसै कसैलाई मुस्किल छ पोखरामा, म छु यहाँ धेरै टाढा, मेरो दिल छ पोखरामा। तपाईँकै हँसिलो रसिलो जिग्री सबिनको यो पट्टार लाग्दो स्वर सँगै नमस्ते अनि सुस्वागतम भन्दै आइपुगे है साथी। तपाईँकै आफ्नै प्यारो भन्दा पनि प्यारो रेडियो कार्यक्रम साथीसँग मनका कुराको एकदमै नौलो र रमाइलो 597 भागमा र म हुँ तपाईँकै प्यारी अनि चटपटे साथी सविता। अनि झिग्री, के छ त हो खबर? आराम कुशलै त हुनुहुन्छ होला नि होइन? अनि मैले गाएको गीत कस्तो लाग्यो झिग्री? तपाईँलाई त पक्कै मिठो लाग्यो, यो सवितालाई जस्तो लाग्यो पनि के भयो होइन झिग्री? मिठो चाहिँ होइन सबिन, साथीको कान चाहिँ पाक्यो होला के तिम्रो गीत सुनेर, होइन र साथी? फेरि हेर्नु न साथी, सबिन र म पोखरा गएका थियौँ अनि त्यहाँबाट आएदेखि सबिनले यो गीत गाएको गाएछ भने, होइन सबिन, पोखरामा कोही भेटियो कि क्या हो तिम्रो? भेटियो नि सविता, त्यही भएर त मेरो दिल पोखरामा छ भनेको नि सविता, कुरा बुझ्नु छैन होइन झिग्री? ए कुरा त्यसो पो, त्यसो भए को भेटियो हामीलाई पनि भन न त, होइन साथी, हामी पनि सुनौ न को रहेछ त्यो स्पेसल मान्छे। त्यो त एकछिनमा थाहा पाइहाल्छु सविता, नआत्तिउ न, बरु अहिले चाहिँ तिम्रो लागि र जिग्रीको लागि चाहिँ यो गीत नै सुनाउँछु ल, राम्ररी सुन है त। लौ त लौ सबिन, तिम्रो कुरा थाहा पाउन यति त मान्नै पर्यो नि, होइन र साथी? म बिना कसै कसैलाई मुश्किल छ पोखरामा, म बिना कसै कसैलाई मुश्किल छ पोखरामा, म छु आज धेरै टाढा, म छु आज धेरै टाढा, मेरो दिल छ पोखरामा, हो म छु आज धेरै टाढा, मेरो दिल छ पोखरामा। हाँस्दा सँगै हाँसिदिन्थे, रुँदा आँसु पुछिदिन्थे, हाँस्दा सँगै हाँसिदिन्थे, रुँदा आँसु पुछिदिन्थे, हाँस्दा सँगै हाँसिदिन्थे, रुँदा आँसु पुछिदिन्थे, फेवा ताल झै आज आँसु, फेवा ताल झै आज आँसु, टिल पिल छ पोखरामा, हो फेवा ताल झै आज आँसु। सबिन गीत पनि सकियो, अब त भन न को त्यो स्पेसल मान्छे? अब को हुनु नि सविता? हाम्रो दृष्टिबिन साथी छ मनको कुरा रेडियो श्रोता क्लबको जिग्री नि, तिमीले त अरू नै के सोचिरहेको थियो कि क्या हो? केही होइन है त्यस्तो त सबिन, मलाई पनि थाहा थियो कि तिमीले यस्तै केही भन्छौ भनेर, तर हाम्रो दृष्टिबिन साथीसँग मनका कुराका साथीसँग चाहिँ साथीलाई एकछिनमा भेटाउँला, तर अहिलेको लागि चाहिँ अर्कै एकजना स्पेसल साथीसँग चाहिँ साथीलाई भेटाउने पो हो कि सबिन? तिमीले कतै लक्ष्मीजीको कुरा गरेको हो क्या हो सविता? ठ्याक्कै मिलायो सबिन तिमीले। साथी, हामी दुवैजना अन्तर्राष्ट्रिय एड्स दिवसको अवसरमा आयोजित 4th राष्ट्रिय एड्स सम्मेलनमा गएका थियौँ र त्यहाँ हाम्रो भेट लक्ष्मीजीसँग भएको थियो र उहाँले हामीलाई आफ्नो आत्मकथा पनि सुनाउनु भएको थियो, तर के हो भनेर चाहिँ उहाँकै आवाजमा सुन्ने कि साथी? भइहाल्छ नि होइन झिरी, सुनाउनु त लक्ष्मीजीको आत्मकथा। नमस्ते, म लक्ष्मी अधिकारी, जन्मेको यही कास्की जिल्ला पुरुन्चर वार्ड नम्बर 1 हो र अहिले त्यही बस्छु। म स्कुल पनि नपढेको मान्छे हो। उही गाविसको राजु अधिकारी भन्ने हुनुहुन्थ्यो, उहाँ पनि सानै 12-13 वर्षको उमेरदेखि त स्कुल नपढिकन बाहिर इन्डिया जाने दिन बिताइरहनु भयो। पछि उहाँको र मेरो एउटा भागी बिहा भयो। इन्डिया गएर गोवा भन्ने ठाउँमा हामी 4.5 वर्ष जति बितायौँ। होटेलमा काम गर्नुहुन्थ्यो, पछि चाहिँ बिरामी हुनुभयो। कहिले चाहिँ बेसी गरी कामजोरो आउने, कहिले चाहिँ एकदमै पसिना आउने, उहाँले लगाएको कपडै भिन्ने हेरेर पसिना आउने त्यस्तो खालको भयो। हस्पिटल लिएर गएँ, गइसकेपछि तिम्रो बुढालाई चाहिँ टिबी भएरैछ, नेपाल भनेको एउटा चिसो ठाउँ हो, नेपालमा लैसकेपछि त टिबी पनि सन्चो हुन्छ, र त्यसरी आइसकेपछि मणिपाल हस्पिटल लानुभयो। मणिपाल हस्पिटलले चाहिँ टिबी पनि एचआइभी पनि दुइटै भएछ भनेर भनेछ। अनि त्यो बेलामा अब हाम्रो श्रीमानले अब हस्पिटलमा भर्ना गर्नुभएको, को मलाई पनि आउने भनेर मेरो सासूले खबर पठाउनु भयो आए अनि मैले रगत दिए दिइसकेपछि केही महिनापछि अब हामी रिपोर्ट मणिपालमा लिन नआइसकेपछि त मणिपालले गाविस पठाइदिएछ त्यसपछि चाहिँ त्यसको थाहा भएको 9 महिनापछि नै मेरो श्रीमान बित्नुभयो ल एचआइभी च्वाट्टै निगो हुने आयुर्वेदिक औषधि निक्लेछ अरे महिनाको 2000 तिरेपछि गाईको पिसाब खानुपर्ने गाईकै पिसाबले नुहाउनु पर्ने अन्न भनेपछि केही खान नहुने कोदो र फापर मात्रै खानुपर्ने अनि त्यसपछि चाहिँ गाईकै पिसाबले नुहाउनु पर्ने नुन खान नहुने बिरे नुन खानुपर्ने अनि यस्तो फलफुलहरू दुधहरू दहीहरू केही पनि भात पनि खान नहुने त्यस्तो गरेर एक वर्ष कटाएँ मैले अघिल्लो जेठबाट आउँदो जेठसम्म कटाएँ होइन मलाई खालि रुन मात्रै आउने जसलाई देखे पनि रुन मन मात्रै लाग्ने कि आँसु नै नरोकिने रुन्न भने पनि घरबाट रुन्न आज म आफ्नो कुराहरू राख्छु भनेर अफिस आयो भने पनि अफिसमा आइसकेपछि रोइहाल्ने त्यस्तो हुन्थ्यो अनि पछि सबैजनाले मलाई सम्झाउनुहुन्थ्यो त आफैले गरे गल्ती होइन त यस्तो रोएर मात्रै कहाँ पुग्छ हुन्छ झन् त 5 वर्षपछि मर्ने भए 5 वर्ष अघि मर्छेस् त्यस्तो खालको सम्झाउनुहुन्थ्यो अनि त्यही गर्दा गर्दा गर्दा गर्दै जाँदाखेरि चाहिँ धेरै साथीहरू मैले भेटेँ संक्रमित साथी अनि उहाँहरूसँग नि मैले कसैसँग पनि एचआइभी संक्रमित हो भनेर भन्न नडराउने नखिचिच्याउने अनि भन्ने गरेँ अहिले पनि मैले कति दिदीबहिनीहरू भेटेँ भने लक्ष्मीलाई हेरेर बाँचेको हो त्यही नै मेरो एउटा खुसीको एउटा मैले गरेको कामपट्टिको खुसी हो संक्रमितहरू को आँखाबाट आँसु कस्तो खालको भन्दा घर परिवारले हेला गरेको उहाँहरूलाई अंश नदिएको नागरिकता नदिएको होइन त्यस्तो खालको समस्याहरू धेरै धेरै मैले सबै दिदीबहिनीहरूसँगतिर म गएँ म जुन अब आँकुरा छ त्यसमा पनि अब धेरै कष्ट छ धेरै दुःख छ अहिले पनि समाजले हेर्ने कुराहरू त त्यही नै छ होइन कतिपय कुराहरूमा गाह्रो छ बच्चाहरूको स्कुलकै कुराहरू गर्दा गाह्रो छ हस्पिटलको कुराहरू गाह्रो छ होइन हामीले जे सक्छौँ त्यही गरौँ जनचेतनाको कुराहरू छ अब हरेक हस्पिटलको कुरादेखि लिएर अब भइहालेको मान्छेहरूलाई पनि भेदभाव नगरौँ नभएको मान्छे पनि जोगाउँ बचाउँ पक्कै पनि हो नि होइन र साथी आत्मविश्वास र साहस गर्यो भने त गर्न नसकिने कुरा त के नै छ र हो नि सविता एचआइभी संक्रमण भएर पनि आफ्नो लागि अनि आफू जस्तै एकल महिलाको हक अधिकारको लागि लडिरहनु भएको देखेर त हामी मध्ये धेरैले उहाँबाट सिक्ने र प्रेरणा लिने धेरै कुरा छ नि के कसो हो नि सबिन र लक्ष्मीजी जस्तै सकारात्मक तरिकाले जीवन बिताउने हो भने त घर समाज अनि देश पनि त बिस्तारै विकसित हुँदै गइहाल्छ नि के कसो सबिन पक्कै पनि हो नि र झिग्रे अब चाहिँ के सुन्ने विचार छ त तपाईँको अरू साथीको कुरा सुन्ने कि आजको कथा नै सुन्ने आजको कथा नै सुनौ भनेर साथीले भनिरहनु भएको छ जस्तो लाग्यो है सबिन मलाई त त्यही भएर आजको कथा नै सुनौ न त हुँदैन भइहाल्छ नि सविता झिग्रे सुनौ है त आजको सन्ध्याको कथा के हो आज घर जाने प्लान छैन के हो जाम घर अलि टाइम लाग्छ होला रानी हेर न आज भगवान सरलाई यो डकुमेन्ट टाइप गरेर आजै दिनु भन्नु भएको छ अहिलेसम्म सकेका छैन भने हेर न होइन के भयो किन अकमकाएको कुरा के भने नि सन्ध्या आज मेरो डेट छ क्या म राहुललाई भेट्न जाँदैछु त्यसैले कुरा त्यसै पो त्यसैले त सोच्दैछु आज यो रानी किन हिरोइन जस्तै लाली पाउडर पोतेर आएको होला भनेको त रानीको त राजालाई भेट्ने पो प्लान रहेछ नखरा नखर म अलिक बरु भइगयो म जाँदिनँ राहुललाई भेट्न पनि होइन यो केटीको दिमाग पनि के भएको होला कहिले जान्छु भन्छे कहिले जाँदिन भन्छे होइन एक्कासीतिर मुड चेन्ज कसरी भयो अब त एक्लै छस् नि त फेरि जहिले पनि म तसँगै घर जान्छु फेरि बाटोमा अप्ठ्यारो पर्यो भने के गर्ने भन् त ए मैले कुरा बुझेँ यो सन्ध्या अपाङ्ग छे यसको खुट्टा राम्ररी चल्दैन बैशाखी लिएर हिँड्नुपर्छ बिचरी भनेर माया लाग्यो होला नि होइन होइन होइन त्यस्तो सोचेको होइन क्या मैले त्यसो भए किन यति नाटक गर्नु पर्यो र जा त राहुललाई भेट्न म एक्लै घर जान सकिहाल्छु नि तर पनि एक्लै त्यो पनि बैशाखी लिएर बाटोमा फेरि के भइहाल्यो भने अब यो बैशाखी पहिलोचोटि प्रयोग गरेको भए पो त यसरी अन्कनाउनु सुहाउँथ्यो यो बैशाखी मेरो साथी भएको 23 वर्ष भइसक्यो रानी त्यो त हो क्या तर पनि रात पर्न लागिसक्यो हेर म अपाङ्ग छु मेरो बैशाखी मात्रै सहारा छ भन्दैमा मेरो मन कायर कहाँ छ मेरो मन त दरिलो छ बरु जा जा फेरि तेरो हिरो राहुल रिसला नि बरु कोठामै कुरा गरौँला नि हुन्न ल ल बरु यहाँ सुन त सन्ध्या भन्न हिजो जस्तै पिरो डल्ले खोर्सानी हालेर अचार बना ल किन र खाना कोठामै खाने विचार गरिस् कि क्या हो ल के कुरा गरे तैले पनि तसँग सँगै बसेको 2 वर्षमा मैले बाहिर खाएर आएको तल कहिले याद छ लौ हजुर लौ तपाईँ घर पुग्न साथ हजुरलाई मन पर्ने खानेकुरा पेश गर्छु, हुन्छ? ल ल, म गएँ है त। फेरि एकरो भएर काम नगर है सन्ध्या, फेरि बिहान होला नि। ओके बाबा, ओके। ल अब त जा। ल ल, म गएँ है त। बाई बाई। बल्ल गए। भगवानले मलाई अपाङ्ग बनाए पनि रानी जस्तै मन मिल्ने साथी पाएको छु। बरु यो डकुमेन्ट छिटो छिटो टाइप गरेर भगवान सरलाई दिन गइहाल्छु। फेरि सर पनि यो डकुमेन्ट मैले नबुझाएसम्म घर जानुहुन्न भनेर भन्दै हुनुहुन्थ्यो। जब तू लगावा लिपस्टिक हिले लारा डिस्टिक लॉलीपॉप लागे लू कमरिया। संध्या तिमी? मै कम इन? यस यस, कम कम कम। सर तपाईले भन्नुभएको इम्पोर्टेन्ट डकुमेन्ट मैले टाइप गरिसके, लिनुहोस्। ओहो संध्या, कति छिटो काम सकाएको तिमीले। मान्छे त तिमी एकदमै मेहनती हो, एकदमै लॉलीपॉप। हजुर सर, के भन्नुभएको? होइन होइन, मैले तिमी कति बुझकी छौ, इमानदार छौ भनेको क्या। थ्याङ्क यू सर। बरु किन उभिरहेको? बैशाखीमा हिँड्न डुल्न उभिन त गाह्रो हुन्छ नि। बस बस, आरामले बस। होइन होइन सर, राति भइसक्यो म लाग्छु। ले, राति भएर भयो के सन्ध्या? यो रात र दिन भनेको त भइरहने कुरा हो, होइन र? त्यो त सर, त्यो बरु तिमीले पनि एक पाक पिउने कि? रक्सी? म त कहिले पनि रक्सी पिउँदिन सर, सरी सर। पिउँदिन भूतकाल, पिउँछु वर्तमानकाल, त्यसैले पहिले नपिएर के भयो र? अब सरले भनेपछि एक गिलास पि न ल्याऊ। सरी सर। फेरि तिमीलाई के थाहा, जाडोमा चुस चुस लगायो भने त नानो पो हुन्छ। होइन सर, म जान्छु, फेरि घर जानलाई गाडी पाइन्न सर, सो ले। अनि म छैन तिमीहरूको भगवान सर, मेरो ठुलो चिल्लो गाडी छ, म सर र तिमीहरूलाई पुर्याइदिइहाल्छु। फेरि तिमी बैशाखीमा कता कता मात्रै जान्छौ भन त। त्यो त हो सर, तर तर सर एकछिन कुरा, म पुर्याइदिन्छु। बरु सन्ध्या, आजकल कस्तो जाडो बढेको छ है? हजुर, यस साल एकदमै जाडो हुन्छ अरे सर। त्यही त, तर जाडोमा दुईको साथ भयो भने त मजा नै अर्को हुन्छ। के अरे, यो के गर्नुभएको सर? भगवान सर, प्लिज मलाई छाड्नु। आऊ न सन्ध्या, प्लिज सर आऊ न सर, अलिकता जानुस् भनेको। अब भगवान सर, मैले भनेको इच्छा गरेको त भगवान सर नै हुन्छ नि। मलाई छोड्नुस् भनेको सर, प्लिज सर, बिन्ती छोड्नुस् मलाई। कति रसिला ओठ तिम्रो, आज त यो भगवान खुस हुने भयो है, नजिक आऊ न। मलाई छोड्नुस् सर, प्लिज सर, मलाई छोड्नुस् भनेको। तैले मलाई झापड हानेको, तँलाई त म बिन्ती पर्खी, बिन्ती सर, मलाई पर्खी पर्खी, बिन्ती सर, बिन्ती, प्लिज सर, प्लिज। क्या भिजको आ गर्दै? ओ लड्की, यहाँ सुन, तैले मुख खोलिस भने तेरो जागिर चट। फेरि आफै सोच, त जस्तो अपाङलाई कसले दिन्छ जागिर? अरूलाई केही भनिस् भने यही बैशाखी लिएर बाटोमा उभिएर भिख मागेर बस्ने छस्, बुझिस्? ल यहाँ सु पुछ, याद राख, त चुप म चुप, आँसु पुछ भने। ए सर, तपाईँ पो अफिसमा यसो गाई गुई सुने चेक गर्न आएको नि। राम्रै गर्यो तिमीले गार्ड भाइ। बरु यहाँ सुन त, सन्ध्या बहिनीको काम आज अलि ढिला भयो, उहाँलाई उहाँको घरैसम्म छाडिदेऊ है। ओहो सन्ध्या बहिनी, किन रुनुभएको तपाईँ? कहाँ रुनु, तिमी पनि कस्तो नचाहिने कुरा गर्छौ, जाऊ उसो घर पुर्याइदेऊ बरु। हुन्छ सर, जाम जाम सन्ध्या बहिनी। हुन्छ त। मलाई अपाङ्ग बनायो किन? हजुर, त्यो भगवान सरले मेरो अस्मिता माथि खेलवाड गर्ने हिम्मत गर्यो, किन थाहा छ? किनकि म अपाङ्ग हो, अपाङ्ग म बैशाखीको सहारामा सास फेर्छु, त्यसैले मान्छेहरूले मलाई लाचार ठान्छन्, र हो पनि त, म लाचार नै छु, लाचार। त्यो भगवान सरले मलाई मेरो संवेदनशीलता माथि कुठारा पात गर्दा म रुनु बाहेक केही गर्न सकिन। मेरो खुट्टा राम्ररी चल्ने भएको भए म भाग्थे, म कराउँथे, अरूलाई गुहार्थे, तर म लाचारताको शिकार हो। लाचार छु, म केही गर्न सकिन, केही गर्न सकिन। किन थाहा छ? किनकि म अपाङ्ग हुँ, अपाङ्ग। किन रोको ओ सन्ध्या, के भयो भन्न तलाई, कसले के गर्यो भन् त? हेर त, तेरो त कुरा पनि च्यान दिएको छ। होइन होइन, बाटोमा केही त भएन तलाई, भन्न भने। बाटोमा होइन रानी, जुन ठाउँमा यतिका वर्ष लगानी गरे त्यो ठाउँबाट पाएको घाउ हो यो रानी। होइन, के भनेको तैले? के लगानी, के ठाउँ, के घाउ भनिरहेको तैले? रानी रानी, म अब कहीँ पनि काम गर्दिनँ। काम गर्ने ठाउँमा फेरि मेरो इज्जतमाथि प्रहार गर्यो भने के गर्ने त्यति बेला? होइन, कोही काम गर्दिनँ। होइन सन्ध्या, कसले तेरो अस्मिता माथि? त्यो भगवान सरले म माथि जबरजस्ती गर्न खोज्यो रानी। त्यसले अफिसमा कोही नभएको मौका छोपे, म माथि हातपात गर्यो। के रे, त्यो भगवान सरले त माथि हातपात गर्यो? त्यसलाई त म कतै पनि बाँकी राख्दिनँ, बुझिस्? तैँले त्यसलाई छुन सक्दैनस्, सक्दैनस्, थाहा छ रानी? किन? किनकि त्यसको हात खुट्टा छ, त्यो सपाङ्ग, र म अपाङ्ग। मेरो घरमा मै अत्याचार सहनु लेखेको छ। के कुरा गरेको सन्ध्या तैँले? तँ अपाङ्ग छस् भन्दैमा मान्छे तँलाई जे पाए त्यही गर्न मिल्छ र? तँ पनि त हामी जस्तो होस् नि। होइन, म तिमीहरू जस्तो होइन रानी, म बैशाखीको भरमा बाँच्ने मान्छे। तिमीहरू स्वतन्त्र भएर बाँच्ने मान्छेहरू, कुनै बन्देज छैन, कुनै रोकटोक छैन। तर म लाचार छु रानी, लाचार छु। हेर सन्ध्या, त्यस्तो नभन्न। हेर, आफूलाई यसरी तुच्छ नठान्न। राम्ररी हिडुल गर्न नसक्ने के भयो त? त म भन्दा धेरै पढे लेखेको छस्, जागरुक छस्, मैले संसार पो देखेको छु। तर तैले त बच्चादेखि संसारलाई जिउन र चुनौतीलाई लिन सिकेको छस्। तर यो शब्द मात्रै हो रानी, अन्त्यमा त म एउटा अपाङ्ग नै हो, लाचार। तर आफूमाथि विश्वास राखेर रा, आफ्नो लागि बोल्ने मान्छे कहिले लाचार हुँदैन सन्ध्या। त कहाँ एक्लै छस् भन् त? म छु नि तेरो साथमा। तर म माथि आज जे भयो त्यो जहाँ पनि त हुन सक्छ। तर त माथि मात्र होइन नि, म माथि पनि त यो हुन सक्छ। र अपाङ्ग होस् या सपाङ्ग, मान्छे त मान्छे हो नि। र यसरी लाचार भएर होइन कि, हिम्मत जुटाएर आफ्नो लागि बोल्नु पर्छ तैले। तर त्यो भगवान सरले अरूलाई केही भन्यो भने मलाई जागिरबाट निकालिदिन्छु भनेर धम्की दिएको छ रानी। हेर सन्ध्या, त पढे लेखेको जाने बुझेको छस्, यस्तो जागिर त कति आउँछन् कति। तर आज तैँले आफ्नो लागि बोलिनस् भने जहिले पनि डराएर बस्नुपर्छ, बुझिस्? फेरि आज त्यो भगवान सरले त माथि हातपात गर्यो, यसरी चुपो लागेर बसिस् भने योभन्दा पनि नराम्रो घटना नहोला भन्न सकिनन् नि। हो रानी, तैँले ठिक भनिस्। म यसरी चुपो लागेर बस्नु भनेको हार मान्नु बराबर हो। म अपाङ्ग हुँ, म लाचार हुँ भन्ने सोच्थे, तर तैँले ठिक भनिस्। मैले पनि त्यत्तिकै बाँच्न पाउने अधिकार छ। मैले चाहे भने योभन्दा पनि राम्रो जागिर पाउन सक्छु। तर म यसरी थिचिएर डराएर बसेँ भने, हो, म यसरी डराएर बस्नु हुँदैन। म भोलि नै त्यो भगवान सरको बारेमा म सिनियर सरलाई भन्ने छु रानी, म भन्छु। अनि यो काममा त मात्र होइन, म पनि तँलाई साथ दिन्छु। फेरि यस्तो अवस्थामा रोएर होइन नि सन्ध्या, साथी मान्छेस् भने साथ माग्न पनि डराउनु हुन्न क्या। थ्याङ्क यू रानी, थ्याङ्क यू सो मच। राकेश, हिजोको फाइल कहाँ छ? होइन, यिनीहरू कहाँ गए? काम चोरहरू पक्कै पनि फेसबुकमा गफ दिँदै होलान्, बरु म आफै बाहिर हेर्न आउँछु। होइन कति कराउनु हँ, तिमीहरूलाई फाइल लिएर आऊ भनेको सुनेनौ? राकेश सुने, तर मान्छेको कुरा पो मान्ने हो त, मान्छेको भेषमा कुकुरको कुरा किन मान्ने? कि कसो साथी हो? होइन राकेश के भनेको यो, मैले त के बुझिन, भए पो बुझ्थ्यो त, दिमागै छैन क्यारे तपाईँको? हेर रानी, जवान धेरै नचल, फेरि फेरि के, मलाई पनि सन्ध्यालाई जस्तै गर्ने विचार छ कि के हो? सन्ध्या जस्तै भन्नु न भगवान सर, किन अकमकाउनु भएको? हिजो मलाई एक्लै पारेर गाली गलोज र धम्की त खुब आउँदै थियो नि, होइन सन्ध्या? तपाईँको मुखबाट अहिले सबै साथीहरूलाई देखेर के डर लाग्यो? डर त मलाई पनि लागेको थियो भगवान सर, तर अब थाहा पाएँ कि तपाईँ भगवान होइन, राक्षस हो राक्षस भनेर, त्यसैले राक्षसहरूप्रति मेरो कुनै संवेदना छैन। के भन्यो है, तिमीलाई म माथि खडान्त गर्दैछौ, सब कुरा बुझिरहेछु म। अब नाटक गर्नु पर्दैन क्या सर, हामीलाई सबै कुरा सन्ध्याले भनिसके र गार्ड दाइले पनि हामीहरूलाई हिजोको सबै कुरा भन्नु भइसक्यो, त्यसैले अब तपाईँलाई यो अफिसबाट बाई बाई। तर तिमीहरूलाई मलाई त्यसरी कहाँ निकाल्न पाउँछौ? उनीहरूले तपाईँलाई निकाल्न नपाए पनि म त तपाईँलाई यो अफिसबाट निकाल्न सक्छु नि सर। तपाईँ हो, मलाई सन्ध्याले तपाईँले उमाथि गर्नुभएको दुर्व्यवहारको बारेमा सबै कुरा भनिसकी, र म कदापि आफ्नो अफिसमा तपाईँ जस्तो लाजै नभएको मान्छेलाई राखेर अफिसकै बेजत गर्न चाहन्न। तर सर, यो अपाङ केटीले भनेको कुरामा तपाईँ विश्वास गर्नुहुन्छ? पहिलो कुरा, सन्ध्यालाई अपाङ्ग नभन्नुहोस्, अपाङ्ग त तपाईँ जस्तै मान्छेहरू हुन् जसले अरूको मान र इज्जत गर्न जान्दैनन्। र रह्यो कुरा सन्ध्याको, म सन्ध्यामाथि पुरा विश्वास गर्छु, किनकि सन्ध्या मेहनती र लगनशील मान्छे हो, तपाईँ जस्तो दही चुरे मान्छे होइन। नाउ गेट आउट, निक्लिहाल्नुहोस् हाम्रो अफिसबाट। देखिस, सही कुराको लागि सबैको साथ हुन्छ, तर त्यो साथ पाउन आफूमाथि आत्मविश्वास पनि त हुनु पर्दो रहेछ नि रानी। फेरि अपाङ्गता मेरो पहिचान होइन, म माथि मेरो विश्वास मेरो पहिचान हुनेछ। जे होस्, यो साथको लागि सबैलाई धन्यवाद, के कसो साथी हो? वाह, अहिले चाहिँ यो सन्ध्याले कुरा सोरै आना सहयोग गरेको हो है। कस्तो के है त्यो भगवान सर, अपाङ्गता भयो भन्दैमा सन्ध्यालाई कस्तो फाइदा लिन खोजेको के है त्यसले, अझ यौन दुर्व्यवहार गरेर कस्तो नमजाले धम्काएको के त्यसले है सबिन? त्यही त भन्या, तर हेर न, सबैजना भगवान जस्तै त हुँदैन नि, सन्ध्याको अफिसको अरू साथीले कस्तो मजाले उसको साथ दिएको हो के भन त। त्यही त, त्यसमाथि सन्ध्याले त कस्तो राम्ररी बुझेकी कि आफूमाथि कुनै किसिमको दुर्व्यवहार भइरहेको छ भने बोल्नु पर्छ, डराएर बस्नु हुँदैन भनेर कस्तो मजाले बुझेकी है उसले। हो नि, र जसरी सन्ध्याले अपाङ्गताले उसलाई रोक्दैन, बरु आत्मविश्वासको साथ अगाडि बढ्यो भने साथ र सहयोग गर्ने हातहरू जति नै भेटिन्छ नि भनेर भनेकी थिए नि, हो त्यो चाहिँ लास्टै मन पर्यो क्या मलाई त। हो नि, त्यसमाथि नि रानीले दिएको साथ देखेर त साथी भनेको त त्यस्तो पो हुनुपर्छ जस्तो लाग्यो क्या मलाई त। जे जस्तो अवस्था भए पनि साथीलाई साथ दिन कस्तो हरदपर भयो कि रानी, माने कि सबिन मैले रानीको मित्रतालाई। हो नि, त्यही भएर झिके अपाङ्गतालाई आफ्नो कमजोरी होइन कि आफ्नो आत्मविश्वासलाई साथी बनाऊ, र आफू के कुरामा राम्रो छु वा भनौ न आफूमा भएको खुबीहरूको पहिचान गरेर आफूलाई भविष्यमा के गर्नु छ वा के बन्नु छ भनेर नै बुझ्नु पर्छ होला कि जस्तो लाग्छ कि मलाई जिग्री। हो नि, र त्यसरी बुझ्यौ भने त पछि गएर आफूलाई के बन्न मन छ वा के लक्ष्य राखेको छ भनेर त्यो लक्ष्यलाई पाउन सजिलो हुन्छ नि। त्यही त सविता, तर त्यसले त आफूमा भएको खुबी नै केलाउनु भएको हुँदैन र अल्लमल्लमा परिरहेका हुन्छ नि, त्यही भएर पहिला त आफूमा भएको खुबी नै पत्ता लगाउनु पर्छ होला, र त्यो लक्ष्य प्राप्त गर्नको लागि के कस्तो कुराहरू गर्नुपर्छ भनेर त्यही अनुरूप आफूलाई बनाउँदै लानुपर्छ होला कि कसो झिग्रे। पक्कै पनि हो नि साथी, जसरी हाम्रो पोखरामा भएको दृष्टिविहीन साथीले आफूमा भएको खुबी पत्ता लगाउनु भएको थियो नि, हो त्यस्तै क्या। हो नि, बरु उहाँहरूले के भन्दै हुनुहुन्छ त्यही नै सुनाउन त हुँदैन झिग्रे। मते अमर सिंह नमुना उच्च माविको क्लास 10 अध्ययनरत छु, मेरो नाम चाहिँ पार्वती खड्का। मलाई रिसेट संस्था अर्थात् अपाङ्ग पुनस्थापना केन्द्र भन्ने संस्थाले चाहिँ मलाई पढाइमा सहयोग गर्दै आइरहेको छ अहिलेसम्म चाहिँ। म चाहिँ सुरुमा देवघाट श्री वज्रयोगिनी प्रावि भन्ने स्कुलबाट चाहिँ मैले ब्रेल सिकेर कक्षा 5 त्यहाँ पढेर म अमर सिंह नमुना उच्च माविमा चाहिँ म क्लास 6 भर्ना भए। त्यसपछि मैले क्लास 6 अहिले 10 चाहिँ म निरन्तर अहिले पढ्दै आएको गरेकी छु। म चाहिँ भविष्यमा मेरो लक्ष्य चाहिँ म चाहिँ समाजसेवी र एउटा टिचर बनेर आफूभन्दा साना भाइ बहिनीहरूलाई सिकाउने र समाजसेवी बनेर चाहिँ आफू जस्तै अपाङ्ग साथीहरू र समाजलाई पनि मैले केही राम्रो काम गरेर देखाउने छु भन्ने चाहिँ मेरो ठुलो लक्ष्य रहेको छ। एसएससीमा सानो मनोच्च माध्यमिक विद्यालयको कक्षा दसमा अध्ययनरत छु। मेरो नाम तुलसी। म बाहिरी रूपमा मैले आँखा देख्न त सक्दिनँ, तर भित्री रूपमा म केही कमजोर छैन, म अपाङ्ग त होइन, म देख्ने छ र म देख्ने नै छु भन्ने जस्तो लाग्छ। मलाई घर अलिकति न्यून स्तरको कारणले गर्दाखेरि मलाई आर्थिकमा चाहिँ कठिनाई थियो, तर जुन चाहिँ बुबा मम्मीले यो चाहिँ भगवानको रूप हो, यसले केही गर्न सक्छ भन्ने धारणा लिएर चाहिँ म 7 वर्षमा स्कुलमा पढ्न थाले। म विभिन्न संघ संस्थामा आबद्ध पनि छु र मलाई त्यो संघ संस्थाको हौसला र मेरो परिवारको साथले गर्दा चाहिँ म भविष्यमा म जस्तै अपाङ्ग भएका र सपाङ्ग भएका दाई दिदीहरूसँग हातेमालो गर्दै काम गर्छु र उनीहरूको आवाजलाई बाहिर ल्याउने छु भनेर चाहिँ म भविष्यमा यस्तै आफू जस्तै अपाङ्गहरूको र त्यसै गरी अनाथ बालबालिकाहरूको पनि सेवा गर्ने चाहिँ मेरो धोको रहेको छ र म यही गर्ने नै छु भनेर अठोट लिइरहेको पनि छु। आहा सबिन, कस्तो राम्रो राम्रो कुरा गर्नु भएको है हाम्रो दृष्टिबिन साथीसँग मनका कुरा रेडियो श्रोता क्लबका साथीले। हो नि, उहाँहरूमा कति राम्रो राम्रो अनि सकारात्मक विचारहरू के है। हो नि, किनकि नि साथी आफूमा विश्वास नै छैन भने त के नै गर्न सकिन्छ र, तर ममा पनि केही छ, म पनि केही गर्न सक्छु भन्ने भावना र आत्मविश्वास भयो भने त जे पनि गर्न सकिन्छ नि, होइन र साथी। हो नि सविता, तर झिगे अपाङ्गता भएको व्यक्तिले आफ्नो लक्ष्यमा पुग्नको लागि के कस्तो कुराहरूले बाधा पुर्याउँछ होला त। हो है साथी, आजको हाम्रो एसएमएस पोल क्वेशन पनि यही नै रहेको छ है, अपाङ्गता भएका व्यक्तिलाई आफ्नो लक्ष्यमा पुग्नको लागि के कस्तो कुराहरूले बाधा पुर्याउँछ होला त। र जसका लागि हाम्रो अप्सनहरू रहेका छन्, अप्सन ए स्वयं अपाङ्गता भएको व्यक्तिले आट नगरेर, अप्सन बी घर परिवारको साथ नभएर, अप्सन सी सरकारी निकायबाट सहयोग नभएर। र साथी तपाईँलाई लागेको अप्सन पठाउनको लागि मोबाइलको मेसेज बक्समा गएर एसके टाइप गरेर आफूलाई लागेको अप्सन ए बी वा सी लेखेर पठाइहाल्नुहोस् 70 70मा। हो जिग्री, र तपाईँले हाम्रो पोखराको जिग्रीको कुराकानी त सुनिहाल्नु भयो, तर यहाँ हामीलाई आफ्नो कुरा सुनाउनको लागि पाल्पाको जिग्री पनि एकदमै तम तयार भएर बसिराख्नु भएको छ, बरु उहाँको पनि कुरा सुनिहाल्ने हो कि। भइहाल्छ नि सबिन साथी, सुनौ है त हाम्रो पश्चिमाञ्चलका क्षेत्रीय रिपोर्टर साथी राजुले पठाउनु भएको तोयाको कुरा। हे अपाङ्ग हो एकजुटमा लगाउन, एकजुटमा लगाउन, एकअर्कालाई साथ दिदै जगाउन, सङ्घर्ष गरेर अवसर लिन पर्छ है साथी हो अगाडि बढेर, एकजुटमा लगाउन, एकजुटमा लगाउन, एकअर्कालाई साथ दिदै जगाउन, सङ्घर्ष गरेर अवसर लिन पर्छ है साथी हो अगाडि बढेर, अवसर लिन पर्छ है साथी हो अगाडि बढेर। म एउटा राम्रो गायक बन्ने, त्यस्तै गरी संसार क्षेत्रमा पनि अगाडि बढ्नेको लागि बढ्ने र एउटा रेडियो कर्मी बन्ने मेरो इच्छा हो। बाल्यकालदेखि नै म दृष्टिबिन हुँ। दृष्टिबिन हुँदाखेरि म आफ्नो समाजमा घुलमिल हुनको लागि पनि धेरै सङ्घर्षहरू गर्नु पर्यो र त्यही क्रममा समस्याहरू त अब नदेखिने भइसकेपछि आफूले चाहेको ठाउँमा जान सकिँदैन थियो, आफूले चाहेको घुम्न भनेको ठाउँ पुग्न भनेको ठाउँमा कसरी लग्दिन थिए, त्यो पनि एउटा समस्या भयो। म दृष्टिबिन हुँदा कारण त खास पीडा त अब त्यही हो, त्योभन्दा ठुलो कुरो अरू के नै पीडा हुन्छ र सुरुमा चाहिँ म पढ्नको लागि नै वञ्चित हुन्छु कि जस्तो मलाई लागिरहेको थियो है। केही रूपमा पछि चाहिँ मैले अवसर पाएँ, त्यो आफ्नो ठाउँमा रह्यो र अहिले मिडिया क्षेत्रतिर लाग्नको लागि चाहिँ मेरो दृष्टिले गर्दा चाहिँ त्यो एउटा पीडादायक समस्या पीडादायक भयो, जुन चाहिँ मैले गर्छु भन्ने कामहरू र पनि मैले पाउन सकेँ। कुनै मिडियामा चाहिँ जाँदाखेरि यताले गर्न सक्दिनँ, हामीले त साङ्ग भएर गर्न सकेछैनौँ भने तँलाई चाहिँ गाह्रो हुन्छ, केही पनि गर्न सक्दिनँ, तिमीलाई अप्ठ्यारो हुन्छ भन्ने जस्तो जुन हिम्मत बढाउने कुरो भन्दा पनि हिम्मत घटाउने खालका कुराहरू पाएँ। त्यसले गर्दा चाहिँ त्यो चाहिँ पीडादायक, जुन कार्यक्रम विषयवस्तुमै प्रवेश गर्न सक्छु भन्ने मसँग क्षमता हुँदाहुँदै पनि मैले आफ्नो क्षमता प्रस्तुत गर्छु भन्दाखेरि उहाँहरूले लाग्छ सायद म भइसकेपछि त्यहाँ गाह्रो होला, उसले जति चलाउन सक्दिनँ कि भनेर त्यस्तो केही फिल भएर होला, नदिनु भएको जस्तो मलाई लाग्छ। र त्यसको लागि पनि म दृष्टि पनि एउटा जस्तो अब रेकर्ड गर्नुपर्ने भयो कम्प्युटरदेखि लिएर होइन, अब पुरै दृष्टिहरूले पनि प्रयोग गर्न सक्नु पर्छ होला, सायद त्यही भएर पनि हुनसक्छ मलाई त्यो ठाउँमा नदिएको जस्तो मलाई लाग्छ। त्यही भएर यो दृष्टिविहीन हुनु पनि एउटा अलिकति पीडादायक नै छ जस्तो लाग्छ। त्यस्तो त अब पढ्ने क्रममा त अब ठिकै छ, अब घरबाट त्यो मिलाइदिनु भएको छ, वातावरण त मिलेको छ। अहिले मलाई यही अब यही स्कुलमा पढेर होस्टेलमा बसेर 11-12 पनि मेरो पास हुने इच्छा त थियो, तर अब समय र परिस्थिति गर्दा या चाहिँ मैले जति चाहेँ जति मागहरू गरेको थिएँ त्यो चाहिँ भएन र म बाहिर बस्नु परेको छ। बाहिर बसेर चाहिँ आफै खाना पकाउनेदेखि लिएर कोठा सफा गर्ने काम सबै म आफै गरेको छु भन्नुपर्छ। कति मजाको रिपोर्ट पठाउनु भएको है राजुजीले। हो नि है, मलाई पनि कस्तो राम्रो लाग्यो क्या। फेरि यसरी नै सबैतिरबाट अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकारको लागि सबैजनाले सहयोग र साथ दिने हो भने त उहाँहरूले चाहनु भएको कुराहरू पनि कति राम्ररी गर्न पाउनुहुन्थ्यो होला कि है। हो नि सविता, अझ भन्ने नै हो भने त झिरे, अपाङ्गता भएको व्यक्तिहरूको हक अधिकार सुनिश्चित बनाउनको लागि त धेरै किसिमको बाधा अडचनहरूले अप्ठ्यारो बनाइरहेका छन्। तर ती बाधा अडचनहरू बिस्तारै हट्दै गयो भने त धेरैलाई राम्रो हुन्थ्यो नि, कि कसो झिरे? हो नि सबिन, फेरि हरेक वर्ष झै डिसेम्बर महिनाको 3 तारिकमा मनाइने अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको नारा पनि त यही नै रहेको छ नि, अवरोधहरू हटाउँदै सबैका लागि समावेशी र पहुँचयुक्त समाजको सृजना गरौँ। Removing barriers to create an inclusive and accessible society for all. भनेको जस्तै सबै किसिमको बाधा अवरोधहरू हट्दै गयो भने त सबैजनाको पहुँच त सबै ठाउँमा भइहाल्छ नि, के कसो जिग्रे? पक्कै पनि हो नि सबिन, र यसै विषयमा मैले आफू अपाङ्गता भए पनि अपाङ्गता भएको व्यक्तिहरूको हक अधिकार सुनिश्चित गर्नको लागि एकजना साथीले काम गर्दै हुनुहुन्छ, बरु उहाँकै कुरा पो सुन्ने हो कि सबिन? भइहाल्छ सविता, सुनो है त जिग्री, नेपाल अपाङ्ग समाजमा कार्यरत तेज कुमारी तिवारीको कुराकानी। मेरो नाम तेज कुमारी तिवारी, म नेपाल अपाङ्ग समाजको अध्यक्ष। यसपालि अपाङ्ग दिवसको नारा चाहिँ अवरोधहरू हटाउँदै सबैका लागि समावेशी र पहुँचयुक्त समाजको सिर्जना गरौँ भन्ने नारा छ। अब यो नारा आफैमा अवरोधहरू हटाउँदै सबैको लागि एउटा समावेशी पहुँचयुक्त समाजको सिर्जना गरौँ भनेको छ होइन। अब यो अब हामीले चाहिँ अब हाम्रो बुझाइमा अब गरिबी हो, अनि अपाङ्गतामा पनि अलिकति अलिक बेरोजगारको अवस्था, गरिबी भित्रका विपन्न अपाङ्गहरूको अवस्थामा त झन् जटिल छ। त्यसले गर्दाखेरि ती अवरोध हटाउँदै भन्ने कुराहरू पनि एउटा आउला। समग्र अब यो अपाङ्गहरूमा त अब शिक्षा स्वास्थ्य रोजगार समग्रको कुराहरू छ। समग्रमा यो नारा चाहिँ अब सबैलाई समेटेको छ भन्नु पर्यो। अब यो शिक्षा स्वास्थ्य रोजगार अहिले चाहिँ अब अहिले अपाङ्गहरूको आधारभूत कुराहरू पनि पाइ नराखेको अवस्थामा यस्तो पहुँच चाहिँ हुनुपर्छ भन्ने कुराले नै यो राखेको। अनि अहिले चाहिँ एउटा के कुरा आएको छ भने क्यारियर एक्सप्लोर भनेर यो रोजगारको भेला गर्ने सिभीहरू कलेक्सन गर्ने कुराहरू पनि आएको छ होइन। अब स्रोतको रूपमा विवेचन गर्ने अनि अब सेवा सुविधाहरूको बारेमा अन्तर्क्रिया गर्ने यस्तै कार्यक्रमहरू चाहिँ छ। यो राष्ट्रमा जो चाहिँ राज्यको पहुँचबाट टाढा रहेका छन्, दूरदराजमा रहेका छन् होइन, जसको चाहिँ एउटा पिँढी नै संसार भएको छ, आँगा नै संसार भएको छ होइन, त्यस्ता अपाङ्गको कुराहरू जबसम्म राज्यका विभिन्न निकायमा पुग्दैनन् होइन, उनीहरूलाई एउटा आत्मनिर्भर भएर बाँच्ने बाटो जबसम्म हुँदैन होइन, तबसम्म यो नाराको सार्थकता हुँदैन। अब यो कार्यक्रम मात्रै गरेर अहिले रोजगारको कुरा त आएको छ, त्यो राम्रो कुरा हो, त्यो साथसाथै स्वरोजगारको कुरा उठेन, किनभने त्यो रोजगार त पढे लेखे अपाङ्गलाई मात्रै भयो, पढे नलेखे अपाङ्गलाई त्यो कुराहरू त भएन। स्वरोजगारका अपाङ्ग गर्ने खाने अपाङ्गहरूलाई पनि समेटिदिएको भए अझ राम्रो हुन्थ्यो भन्ने जस्तो लाग्छ। आयमूलक कार्यहरूमा लगाउने होइन, उनीहरूलाई चाहिँ एउटा बजारको व्यवस्थापन गरिदिने, राज्यले उनीहरूका उत्पादनलाई चाहिँ खरिद गरिदिने होइन, राज्यले प्रोत्साहन गर्ने, किनभने काम गरेर अवसर मात्रै दिएर भएन, त्यसलाई चाहिँ निरन्तरता दिन उनीहरूले चाहिँ एउटा मोनिटरिङ गरिदिने, स्वरोजगारका कार्यक्रमहरूलाई चाहिँ त्यस्ता वार्षिक कार्यक्रमहरूमा अपाङ्गहरूको संस्थालाई चाहिँ राख्ने होइन, तल्लो लेभलदेखि नै प्रमोट गर्नु पर्यो होइन। अब यो डिसिजनमा हामी हुँदैनौँ नि त, त्यसले गर्दाखेरि सहभागिता मात्रै हुन्छ हाम्रो, त्यो सार्थक चाहिँ सहभागिता हुँदैन। त्यसले गर्दाखेरि प्लानिङमै अपाङ्गहरूको स्थितिलाई पनि एउटा पोलिसीमा उनीहरूलाई विशेष व्यवस्था चाहिँ गर्नुपर्छ। पक्कै पनि हो नि साथी, सबै अपाङ्गता भएका व्यक्तिहरूको लागि रोजगारीको सिर्जना गर्ने हो भने त कति राम्रो हुन्थ्यो कि है। त्यही त भने सविता, सबैतिरबाट उहाँहरूको अधिकार सुनिश्चित गर्नको लागि साथ र सहयोग गर्ने हो भने त धेरै नराम्रा बाधा अडचनहरू हट्दै गइहाल्छन् नि, हो कि भन त सविता? पक्कै पनि हो नि सबिन, भेदभाव र दुर्व्यवहार हटाउने, शिक्षामा सबैको पहुँच गराउने, रोजगारीमूलक तालिम अनि रोजगारीको व्यवस्था गर्ने, समाजमा अनि घरमा पनि राम्रो वातावरण बनाइदिने हो भने त कति राम्रो हुन्थ्यो नि, हो कि न भन त सबिन? हो नि, र अपाङ्गता भएको जिग्रीलाई त मलाई के पनि भन्न मन लाग्छ भनेदेखि नि, आफूलाई कुनै किसिमको बाधा अड्छन् वा चुनौतीहरूले घेरिरहेका छन् भने नि त्यसलाई त आफैले पनि हटाउँदै लानुपर्छ होला जस्तो लाग्छ है, जसले गर्दा आफूबाट सुरुवात गरियो भने साथ र सहयोग गर्ने हात त जति पनि भेटिन्छन् नि, हो कि भन त सविता? हो नि सबिन, र साथी हामीले हाम्रो पोखरामा भएको हाम्रो श्रोता क्लबका साथीसँग पनि के कुराहरू राम्रो भयो भने उहाँहरूको सबै ठाउँमा पहुँच बढ्थ्यो र समावेशी हुन्थ्यो भनेर कुराकानी गरेका थियौ नि। हो, त्यही नै कुरा पो सुन्ने हो कि सबिन? भइहाल्छ नि सविता, यति राम्रो कुरा पनि नै भन्नु होला त म झिगी। तपाईँ पनि सुन्नुहोस् है त, दृष्टिबिन साथी सम्मानको कुरा, रेडियो श्रोता क्लबका जिग्रीको कुराकानी। नमस्कार, म जयराम लामिछाने, म श्री अमर सिंह नमुना उच्च माध्यमिक विद्यालयबाट। पहिलो कुरो त हाम्रा समाजका व्यक्तिहरू, सरकार पक्षहरू, हामी अपाङ्गता भएका व्यक्तिहरू, अन्य जो पनि हामीसँग सम्बन्धित र हाम्रा हक र अधिकारसँग सम्बन्धित हुनुहुन्छ, उहाँहरू सबै सचेत भएर एकले अर्काको लागि काम गऱ्यौँ र अर्काको अधिकारलाई चाहिँ सम्मान गरौँ, आफूले पनि कर्तव्य निभायौँ भने हामी जस्ता अपाङ्गता भएका व्यक्तिहरूको चाहिँ हक र अधिकारलाई सुनिश्चित गर्न सकिन्छ। नमस्कार, मेरो नाम दिवस हुन्, श्री अमर सिंह नमुना उच्च माध्यमिक विद्यालयको कक्षा दसमा अध्ययनरत छु। अपाङ्ग भएका त्यस्ता व्यक्तिहरूको समस्याहरू धेरै हुन्छन् र त्यही अन्तर्गत हामी दृष्टिबिन विद्यार्थी हौँ र एउटा स्कुलमा पढ्ने विद्यार्थी भइसकेपछि अगाडि प्रयत्न गर्नका लागि चाहिँ अझै कमी कमजोरहरू धेरै रहेका छन्। नमस्कार, मेरो नाम सोम हरमेल, म क्लास 7 अमर सिंह होस्टेलमा बस्छु। अपाङ्गता भएका साथीहरूलाई शिक्षामा पहुँच पुर्याउने र हक अधिकार सुनिश्चित गर्ने र हामीलाई अपाङ्गता भएका साथीहरूलाई रोजगार दिलायो भने हामीलाई सजिलो हुन सक्छ जस्तो मलाई लाग्छ। नमस्ते, मेरो नाम तुलसी आचार्य, म श्री अमरसिंह नमुना उच्च माध्यमिक विद्यालयको कक्षा 10 अध्ययनरत। विशेष गरी अपाङ्ग किशोरीहरूमाथि हुने विभिन्न किसिमका दुर्व्यवहार, जस्तो यौन दुर्व्यवहार, अन्य किसिमका दुर्व्यवहार हुने गर्छन् होइन, यस्ता दुर्व्यवहारलाई हटाउनको लागि हामी सर्वप्रथम त युवा वर्ग र त्यसै गरी अपाङ्ग क्षेत्रमा जे जति पनि संघ संस्थाहरू छन् ती संघ संस्थाहरूले चासो नदेखाएको हो कि जस्तो लाग्छ। त्यसैले यस्ता दुर्व्यवहारलाई हटाउनको लागि विभिन्न संघ संस्था र पत्रकार बन्धुहरूको पनि महत्वपूर्ण भूमिका हुन्छ जस्तो लाग्छ। त्यसै गरी शिक्षा क्षेत्रमा विशेष गरी सरकारले पनि अलि बढी चासो देखाइदिनु पर्यो। पोखराको साथीले भन्नुभए जस्तै विभिन्न किसिमका समस्याहरू समाधान हुँदै जाने हो भने त पक्कै पनि उहाँहरूको हक अधिकार सुनिश्चित हुन्थ्यो होला नि। हो नि सविता, र उहाँहरूले भन्नु त भयो आफ्नो कुराहरू, तर हाम्रो कार्यक्रम सुनिरहनु भएको जिडीलाई चाहिँ के लाग्छ होला है? हो नि है, बरु साथी, तपाईँलाई केही कुराहरू मनमा आइरहेको छ भने आजको हाम्रो भिओवाई प्रश्नमा नै आफ्नो विचार पठाउने हो कि। र आजको भिओवाई प्रश्न रहेको छ, अपाङ्गता भएका साथीको हक अधिकार सुनिश्चित गर्नको लागि के कस्ता बाधा अडचनहरू हटाउनु पर्छ होला? प्रश्न फेरि एकचोटि, अपाङ्गता भएको साथीको हक अधिकार सुनिश्चित गर्नको लागि के कस्तो बाधा अडचनहरू हटाउनु पर्छ होला? र तपाईँको विचार पठाउनको लागि मोबाइलको मेसेज बक्समा गएर VOY टाइप गरेर एउटा खाली ठाउँ छोडेर आफूलाई लागेको विचारहरू लेखेर पठाइहाल्नुहोस् हाम्रो पैसा नै नलाग्ने टोल फ्री SMS नम्बर 4400 हो। जिग्री, तपाईँको विचार तुक्का तु पठाइहाल्नुहोस् है त हामीलाई। SMS पढ्ने सेगमेन्टमा र मसँग अहिले चाहिँ धादिङको जिग्रीले पठाउनु भएको एउटा समस्या छ, म पढ्छु है त। लौ खै, मैले त हिँडिरहेको थिएँ त, होइन कहाँ रहेछु, मैले यहाँ पनि छैन, तिमीले लुगाएको हो क्या, झन् कति बेला जिग्रीको चिठी पढ्ने होला भनेर कुरेर बसेको थिएँ, देऊ न भने छिटो। सबिन, मैले कहाँ लगेको छु र चिठी, तिमीले नै यतै कतै राखेको छौ होला नि, खोज न राम्रोसँग। त्यसो भए त्यो पछाडि लुगाएको चाहिँ के हो नि, देऊ यता, त्यो चिठी त हो नि, हेर्नु नि जिग्री कस्ती रहेछ क्या यो सविता त, आफूले पढ्नलाई लुगा राखेको क्या, खोइदेऊ। इलो, मैले के आफूले पढ्नलाई लुकाएको हो र, मैले यहाँ स्टुडियोमा आउँदा तिमीले बाटोमा खसालेको रहेछौ, त्यही बाटोमै भेटाएर ल्याएको हो नि, लौ पढ तिमी नै। ल ल, कति आउने के कुरा पनि लै त जिग्री, यो सविता के कुरा गरिराख्नु, बरु हाम्रो धादिङको जिग्रीले पठाउनु भएको चिठी नै पढ्छु। र उहाँ लेख्नुहुन्छ, साथी म अहिले 19 वर्ष कि भएकी छु, मलाई खालि एउटा कुरा मात्रै दिमागमा आइराख्छ, त्यो कुरा के भने नि, मलाई एकदमै धेरै मस्तिष्कमा चोट पुग्ने र डर लाग्ने कुराहरू मात्रै आउने गर्छ, मलाई लाग्छ यसरी सोचिरहँदा कति म पागल त हुँदिनँ, कति मलाई ब्रेन ट्युमर भन्ने रोग त लागेको होइन, मलाई यही कुराले मानसिक रूपमा एकदमै चोट पुगेको छ र यही कारणले गर्दा म एकदमै चिन्तित छु। साथी, म सानो छँदा स्कुल जाने आउने क्रममा मलाई मेरो साथीले डरलाग्दो कुरा गर्ने र मर्ने कुराले मलाई मानसिक रूपमा नै चोट पुगेको थियो, त्यस बेलादेखि अहिलेसम्म यही कुराले डर लागिरहन्छ। ओहो सबिन, साथीलाई त एउटा सानो कुराले गर्दा कति धेरै मानसिक तनाव भइरहेको है। हो नि सविता र झिग्री, तपाईँको मनमा जुन कुराले यति धेरै मानसिक तनाव दिएको छ नि त्यो कुन कुरा हो भन्ने बुझेर आफ्नो समस्या पहिचान गर्न सक्नु भएको देखेर भनेर चाहिँ मलाई एकदम खुसी लाग्यो है। हो नि सबिन, तर साथी तपाईँलाई जुन कुराले बाल्यकालदेखि अहिलेसम्म तनाव दिइरहेको छ नि त्यसलाई हटाउनको लागि र तपाईँमा भएको तनावलाई कम गर्नको लागि तपाईँले आफूमा आत्मविश्वासको विकास चाहिँ गर्नुपर्छ होला जस्तो लाग्छ है मलाई त। हो नि र झिग्री, तपाईँ आत्मविश्वासका साथ अब म ठुली भइसके र त्यस्तो सानो तिनो कुराले डर लाग्दैन भन्ने जस्तो सकारात्मक सोचले अगाडि बढ्नु भयो भने र आफूलाई एकदमै व्यस्त बनाउनु भयो, राम्रो राम्रो किताबहरू पढ्नु भयो र डर भन्ने कुरालाई मनबाटै निकाल्नु भयो भने त तपाईँ जुन तनावमा हुनुहुन्छ नि त्यो त बिस्तारै हटेर जान्छ होला नि। पक्कै पनि हो नि सबिन, फेरि नि दादिनको साथी तपाईँ त्यस तनावबाट मुक्त हुनको लागि भूतको फिल्महरू नहेर्ने, त्यस्ता खालका किताबहरू पनि नपढ्ने र तपाईँलाई जसले त्यस्तो डरलाग्दो कुराहरू सुनाउने गर्नुहुन्छ त्यस्ता साथीहरू र आफन्तहरूसँग पनि टाढा बस्ने गर्नुपर्छ होला है साथी। हो नि र झिग्री, तपाईँले मलाई के कारणले टेन्सन हुन्छ डर लाग्छ भन्ने कुरा चाहिँ मनबाट निकाल्नै पर्छ होला जस्तो लाग्छ है। म आफूलाई मनपर्ने साथी या आफन्तसँग घुम्न जाने, रमाइलो खालका किताबहरू पढ्ने, रमाइलो खालको फिल्म हेर्ने, त्यस्तो गर्नुभयो भने पनि यस्तो कुराहरू त मनमा आउँदैन थियो होला नि, होइन त सविता? अँ, र साथी तपाईँले आफूलाई त्यस्तो हुन्छ भनेर कसैलाई भन्नुभएको छैन भने आजै अहिले नै आफ्नो मिल्ने साथी जसले तपाईँको कुरा सुन्नुहुन्छ र तपाईँलाई सहयोग गर्नुहुन्छ नि त्यो साथीलाई मलाई यस्तो हुन्छ भनेर भन्न पनि सक्नुहुन्छ। हो नि, र त्यो सँगसँगै आफ्नो घर परिवारको सदस्यलाई पनि मलाई यस्तो हुन्छ, मलाई यस्तो महसुस हुन्छ भनेर उहाँहरूलाई पनि त आफ्नो कुरा बाँड्न सक्नुहुन्छ नि, के कस्तो सविता? हो नि, र साथी तपाईँ रातिमा एक्लै सुत्दा वा एक्लै हिँड्दा तपाईँलाई डर लाग्छ कसैले केही गर्छ कि, मलाई कसैले मार्छ कि, वा भूत पो आइहाल्छ कि जस्तो लाग्छ भने एक्लै नसुत्ने, मलाई एक्लै सुत्दा डर लाग्छ भनेर घरमा आमा बुवालाई भन्ने, उहाँहरूसँगै वा बहिनी वा साथीलाई नै बोलाएर पनि सुत्न सक्नुहुन्छ। त्यो त हो सविता, अनि हाम्रो धादिङको जिग्रीले अर्को कुरा पनि भन्नुभएको थियो नि, त्यसको बारेमा पनि केही भनौँ न। भइहाल्छ नि सबिन, साथी तपाईँले भन्नुभएको छ नि डरलाग्दो कुरा सोचेर मलाई कतै मानसिक रोग वा ब्रेन ट्युमर त हुने होइन भनेर जुन कुरा सोच्नु भएको छ नि त्यो त एकदमै गलत कुरा नै हो है साथी। ब्रेन ट्युमर भन्ने त कुरा सोचेर वा डराएर हुने होइन नि, यो त ब्रेन वा मस्तिष्कमा मासु पलाएर हुने रोग हो। त्यसैले नि साथी कतै मलाई ब्रेन ट्युमर हुन्छ कि भन्ने कुरा सोचेर नबस्नुहोस् है भन्न चाहन्छु है म तपाईँलाई। हो नि, र झिग्री तपाईँलाई थाहै छ नि जन्मेपछि एक दिन त अवश्य पनि मर्नै पर्छ भनेर, जुन कुरा हामी कसैले पनि टारेर टर्न पनि सक्दैन, तर पनि हामीलाई मर्ने कुरा कसैले सुनायो भने डर त लाग्छ नै, तर त्यो डरलाई मनमै पालेर बस्नु त राम्रो होइन नि, हो कि भन्नुहोस् त झिग्री? पक्कै पनि हो नि सबिन, ल है त साथी आफ्नो मनमा भएको नराम्रो भावनालाई निकाल्नको लागि सकारात्मक सोचको विकास गर्नुहोस्, राम्रो राम्रो विचारहरूलाई मात्रै मनमा आउन दिनुहोस्, खुसी हुनुहोस् र आफन्त र साथीहरूको माझमा बस्नुहोस् र मनको डर मानसिक तनावबाट अहिलेदेखि नै टाढा रहनुहोस् भन्ने हाम्रो शुभकामना छ है साथी तपाईँलाई। फेवातालको आँगनमा लैलै माछा पुछरे छाया, जीवन मेरो सेती बगर बिना तिम्रो माया। ओहो सविता, गीत गाउँदा गाउँदैन मलाई त लास्ट टेन्सन भयो नि त। लो किन नि सबिन? किन हुनु नि हौ, मङ्सिर पनि गयो तर खै त तिम्रो बिहे नै भएन त, झन् भोज खाउँला भनेको त कस्तो बोर भयो भने, तर बैशाखमा चाहिँ बिहे गर है सविता। मङ्सिर गएर मेरो बिहे भएन भनेर तिमीलाई टेन्सन भएको हो कि सबिन, तिम्रै आफ्नै बिहे नभएर टेन्सन भएको हो भनेर त सबैले बुझेका छन् नि सबिन, होइन र साथी? बरु भन न सबिन, कहिले बिहे गर्ने तिमीले? हेर न हेर, म गर्छु गाग्राको कुरा, ऊ गर्छ आग्राको कुरा। अनि के त तिम्रो बिहे नभएर टेन्सन भइरहेको जस्तो छ है सबिन तिमीलाई त, तर टेन्सन नलेऊ न, लगन जुरेपछि त भइहाल्छ नि, के कसो साथी? हेर न हेर, यो सविताले उल्टै मलाई पेले कि क्या? हेर सबिन, मैले तिमीलाई पेल्न खोजेको होइन, सत्य कुरा मात्रै गरेको हो के, तर अहिले तिमीले हाम्रो साथीलाई आजको कार्यक्रम कस्तो लाग्यो, राम्रो नराम्रो जे जस्तो भए पनि चिठी पत्र इमेल अनि एसएमएस पठाउने ठेगाना दिएनौ भने चाहिँ साथीले उल्टो तिमीलाई पेल्नुहुन्छ है अहिले। ए त्यस्तो हो भने त म झिग्रीलाई चिठी लेख्ने ठेगाना दिइहाल्छु नि। झिग्री हाम्रो चिठी पत्र पठाउने ठेगाना रहेको छ झिग्री सबिन र झिग्री सविता, कार्यक्रम साथीसँग मनका कुरा, पोस्ट बक्स नम्बर 118 ललितपुर नेपाल वा पोस्ट बक्स नम्बर 1187 काठमाडौँ नेपाल। र हाम्रो इमेल ठेगाना रहेको छ cwfriends@hotmail.com cwfriends@hotmail.com र एसएमएस गर्नको लागि मोबाइलको म्यासेज बक्समा गएर SSMK टाइप गरेर एउटा खाली ठाउँ छोडेर आफूलाई लागेको कुराहरू लेखेर पठाइहाल्नुहोस् 7070 र त्यसै गरी नि झिग्री हामीलाई सिधै फोन गर्न मन छ भने हाम्रो फोन नम्बर रहेको छ 9813194 8772 र हाम्रो बारेमा अझै धेरै जान्न मन छ भने झिगरी हाम्रो वेबसाइट www.ssmk.org मा गएर पनि हेर्न र बुझ्न सक्नुहुन्छ है झिगरी। हो साथी, तपाईँलाई जे सजिलो लाग्छ त्यही गर्नुहोस् भन्दै तपाईँकै प्यारो कार्यक्रम साथीसँग मनका कुराका सम्पूर्ण साथी कला आयुष र म तपाईँकै प्यारी अनि चटपटे साथी सविता र म तपाईँकै हसिलो रसिलो छिटिक्क परेको झिगरी सबिन पनि बिदा माग्छु। नमस्ते, बाई बाई, फेरि भेटौँला।